Book 2 تسعة نو نو أيام الأسبوع आठवड्याचे दिवस आठवड्याचे दिवस الاثنين सोमवार सोमवार الثلاثاء मंगळवार मंगळवार الأربعاء बुधवार बुधवार الخميس गुरुवार गुरुवार الجمعة शुक्रवार शुक्रवार السبت शनिवार शनिवार الأحد रविवार रविवार الأسبوع आठवडा आठवडा من الاثنين إلى الأحد सोमवार पासून रविवार पर्यंत सोमवार पासून रविवार पर्यंत اليوم الأول هو الاثنين पहिला दिवस आहे सोमवार पहिला दिवस आहे सोमवार اليوم الثاني هو الثلاثاء दुसरा दिवस आहे मंगळवार दुसरा दिवस आहे मंगळवार اليوم الثالث هو الأربعاء तिसरा दिवस आहे बुधवार तिसरा दिवस आहे बुधवार اليوم الرابع هو الخميس चौथा दिवस आहे गुरुवार चौथा दिवस आहे गुरुवार اليوم الخامس هو الجمعة पाचवा दिवस आहे शुक्रवार पाचवा दिवस आहे शुक्रवार اليوم السادس هو السبت सहावा दिवस आहे शनिवार सहावा दिवस आहे शनिवार اليوم السابع هو الأحد सातवा दिवस आहे रविवार सातवा दिवस आहे रविवार الأسبوع فيه سبعة أيام सप्ताहात सात दिवस असतात सप्ताहात सात दिवस असतात نحن نعمل خمسة أيام فقط आम्ही फक्त पाच दिवस काम करतो आम्ही फक्त पाच दिवस काम करतो